रुदी राम्रो हितैको मायाले राम्रो बासैको छुयाले रुदी राम्रो हितैको माया रुदी राम्रो हितैको मायाले सोता माथि पर्छौ अनि बल्ला थाहा पाउँछौ बल्ला थाहा पाउँछौ टोको राम्रो बासैको छोयाले रुदी राम्रो हितैको मायाले टोको राम्रो बासैको छोयाले रुदी राम्रो हितैको मायाले टोको राम्रो बासैको छोयाले रुदी राम्रो हितैको माया रुदी राम्रो हितैको मायाले चढ्यो तरुणी भाइ हामीलाई के को गन्थ्यो हामीलाई के को गन्थ्यो डोको राम्रो बासैको छोयाले रुदी राम्रो हितैको मायाले डोको राम्रो बासैको छोयाले रुदी राम्रो हितैको मायाले डोको राम्रो बासैको छोयाले रुदी राम्रो हि